الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. واتقوا الله ويعلمكم الله، صدق الله العظيم. وقال النبي صلى الله عليه وسلم: ألا إن لله في أرضي أواني وهي القلوب، وأحب الأواني أصفها وأسلمها وأرقها، أو كما قال عليه الصلاة والسلام. دوستو بزرگو اور عزیزو، الحمدللہ حق کا بسا ایسی باتیں بیان کرنے کی کوشش کرتا ہوں جو میرے لیے بھی مفید ہو اور آپ حضرات کے لیے بھی، خدا کرے ایسے ہی ہو، اللہ تعالیٰ اس کو قبول فرمائے. اس وقت اصل میں تو مجھے حدیث کے متعلق بیان کرنا ہے جس کی تلاوت کی ہے. یہ شروع میں ذہن میں آیا کہ چونکہ رمضان مبارک کا خاص تعلق تقوا سے ہے، روزے کا تعلق خاص تقوی سے ہے، بلکہ اسی غرض کے لیے روزہ رکھا جاتا ہے. اسی لیے ایک چھوٹی سی آیت میں نے تلاوت کیا ہے، اور وہ آیت کیا ہے؟ واتقوا اللہ ویعلمکم اللہ. تقوا کو آدمی سمجھتا ہے کہ ہم تقوا اختیار کریں گے تو ہم بہت بڑا ہم عمل کریں گے، اور بہت سے عمل کا یہ موجب بھی ہوگا. یہ تقوا یہاں پر اللہ تعالیٰ نے اشارہ فرمایا ہے کہ اللہ سے ڈرو، اللہ تم کو علم سکھائے گا. دونوں میں جوڑ، تقوے کا زیادہ تعلق عمل سے سمجھا جاتا ہے. چنانچہ کتاب جلالہ نے کہا بھی ہے، تقوا امتثال عوامر اور اجتناب نواہی. یعنی جلالہ نے تعریف کیا تقوی کی، عوامر کا یعنی جو احکام خداوندی ہیں اس پر عمل کرنا، اور جو مناہی ہے یعنی جسے اللہ نے روکا ہے، اللہ کے رسول نے روکا ہے، اور اس سے باز رہنا، یہ ہے تقوا. دونوں کا تعلق عمل سے معلوم ہوتا ہے، لیکن اللہ تعالیٰ اشارہ فرماتے ہیں کہ اس کا تعلق علم سے بھی ہے، اور فرمایا کہ اگر تم علم چاہتے ہو تو تقوی اختیار کرو. جس طرح عمل کی درستگی کے لیے تقوی کی ضرورت ہے، علم کے حصول کے لیے بھی تقوی کی ضرورت ہے. واتقوا اللہ ویعلمکم اللہ، یہ تحتاوی علی الدر میں اس روایت کو نقل کیا ہے. تحتاوی ایک الگ مرافی ہے، سنے ہوئے مرزا کی شرح کیا ہے؟ مراکل فلاح، سن لو. مرزا کی شرح کیا ہے؟ مراکل فلاح. اور مراکل فلاح پر جو حاشیہ لکھا ہے اس کو تحتاوی علی المرافی کہتے ہیں، اور ایک تحتاوی علی الدر ہے، بہت مشہور وہ بھی کتاب ہے، اس میں اس کو لکھا ہے. ہم لوگ کیا اتنا مطالعہ کریں گے، ہمارے حضرت مطالعہ کرتے رہتے تھے، بڑھاپے میں بھی مطالعہ کرتے رہتے تھے. بڑھاپے ہمارے بڑھاپے اللہ تو نہیں پہنچے تھے، لیکن ہم لوگ کہتے تھے یا اللہ حضرت اس عمر میں اتنا مطالعہ کرتے ہیں. اور جب کتب خانہ آیا ہے، مولانا محمود حسین تھا الہ آبادی کا، بہت بڑے حضرت حاری صاحب کے کتبا میں جیسے تھے، ہم لوگوں کو بلایا، ہم کو ایک بڑے مال صاحب ان کو بلایا اور کہا کہ دیکھو मैं तो बूढ़ा हो गया है, अब मैं किताबें देख नहीं सकता, इस बिना पर तुम लोग किताबों को देख करके हमको बतलाया करो, इतना इल्म से चलो। चुनाचा बड़े उलमा यही कहते थे कि माशा अल्लाह साहब का तसव्वुफ इल्मी तसव्वुफ है, इल्मी तसव्वुफ, बल्कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का दीन और शरीयत भी इल्मी है। इसी बिना पर बहुत ज्यादा जवाने वाले करामात मौजूदात नहीं जाहिर हुए, हालांकि बहुत है। जब भी नहीं जो मूसा अलैहि सलाम को असा दिया गया, फला को ऊटी को दिया गया, फला को ये दिया, बहुत है बोल रहे, लेकिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम को भी दिया गया, लेकिन बकसरत नहीं दिया गया है। उसमें वजह यही है कि तुमने बहुत से करामात जाहिर को देख लिया, अब करामात बातिना और इल्मिया को देखो, वो कुरान पाक पूरा मौजूद है। हर आयत नबी सल्लल्लाहु अलैहि वसल्लम की क्या है, ये क्या मौजूदा है, हर आयत। वो तो असा पता भी नहीं कहा गया है, ऊटनी मालूम कहा चली गई, अब हाथ रहे तब तो चमके, हाथ ही नहीं है। लेकिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का मौजूदा इल्मिया और इरफानिया और कल्बिया अब भी मौजूद है। आता है, मैंने देवबंद में भी नानावता में बयान किया था, वो मजमून छपा हुआ है नानावता में, मां पसंद आ रहा हूँ मजमा थे। सब लोगों ने कहा कि हमने तो इसको नहीं देखा, हमने कहा कि हम न सुने तो अब हमारा हम क्या जाने, हमने तो हजरत मोहम्मद शाहरसूल्लाह साहब से बहुत सुना है। इसको इंतकाल हुआ एक जादूगर का, एक जादूगर का इंतकाल हुआ, तो उसके दोनों दो लड़के थे वो गए उसके कब्र पर और कहा कि अब्बा जान हमको ये बताइए कि ये मूसा जो है ये पैगंबर है कि नहीं है, वो ही दावा तो नहीं कर रहा, अगर पैगंबर है तो हम लोग मान लें। कहते उनका बात, अगर वो पैगंबर है मूसा अलैहिस्सलाम उसने ऐसे नहीं कहा होगा, लेकिन हम लोगों को तो अदब ही का नाम लेना चाहिए, अंबिया का नाम अदब से दो, बेअदबी न करो, जो कुछ है सब सल्ब हो जाएगा। एक बुजुर्ग कहता जब कह सकता है कि अगर बेअदबी करोगे तो सल्ब हो जाएगा, तो नबी को ऐसी बात नहीं होगी कि सल्ब हो जाएगा, बहुत एहतियात होनी चाहिए नबी सल्लल्लाहु अलैहि वसल्लम। अब मूसा अलैहिस्सलाम आकर ज्यादा पेश आए हैं, जब मूसा अलैहिस्सलाम के बारे में कहा कि ये कौन है, अगर ये वाकई पैगंबर है तो हम उनको मान लें, और नहीं है तो कुछ ही कोई बात ही नहीं। तो जादूगर ने कहा, अब कहा ये मौलाना रूम ने बयान किया है, ये मतलब कि ये कोई हकायक के सच नहीं है, बल्कि तमसील के जरिए से एक मानवीय चीज को हिस्से तौर पर समझाया है उन्होंने, जो चीज मानवीय होती है अल्फाज में लाने के वजह से उसके अंदर समझे समझने की ज्यादा बढ़ जाती है। बहरहाल उन्होंने कहा कि हम तो नहीं कर सकते, बस ये है कि तुम उनके आशा को चोरी कर लो, किसी तरह उनके शरीर पर कब्जा कर लो, अगर तुम कब्जा कर लोगे तो ये समझा जाएगा कि ये कुछ नहीं है, अगर नहीं कब्जा कर सकते तो समझ लो कि पैगंबर उल्लाज है, समझ लेना। लड़कों को कहा, चुनाचा मूसा अलैहिस्सलाम जंगल में इस राहत फरमा रहे थे, जंगल में लकड़ी गाड़ दिया आंसू में, उनको क्या डर, मूसा अलैहिस्सलाम को क्या डर, उनके छड़ी में हजारों अल्दाह थे, वो अल्दाह उनको काट सकता था, जंगल वाला अल्दाह नहीं आ सकता था, करीब भी नहीं फटकता, अल्दाह तो पूरी छड़ी में अल्दाह में हजारों रहा छड़ी में अल्दाह था। बहरहाल इन्होंने सोचा बड़ा अच्छा मौका है, सो रहे हैं मूसा अलैहिस्सलाम, छड़ी गाये हुए हैं, अब कब्जा कर लिया जाए। दोनों गए कई, उसने अल्दाह बनकर के दौड़ाया, उस छड़ी ने वहां रूम लिख रहे हैं, अल्दाह बनकर के दौड़ाया उन दोनों लड़कों को, तो उन्होंने तौबा किया, मुसलमान हुए नहीं, बड़ा तौबा किया ही डर गए और समझ लिया कि मूसा अलैहिस्सलाम पैगंबर है, ये समझ लिया। वहां रूम इस मिसाल के बाद फरमाते हैं, देखो नबी सो रहा था लेकिन उसका मोजज़ा जाग रहा था, मूसा अलैहिस्सलाम तो सो रहे थे इस राहत में थे, मगर उनका मोजज़ा जाग रहा था, उसके करीब भी जा नहीं पाए हिफाजत के। हिफाजत मूसा अलैहिस्सलाम की हिफाजत वो छड़ी कर रही थी। इसी तरीके से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम गुंबदे खजरा में इस्तराहत फरमा रहे हैं, लेकिन उनका मौजदा जो कुरान है वो जाग रहा है, वो उसको मिटा नहीं सकता। ये बहुत ये मैंने बयान किया नानौता में, मौलाना मोहम्मद कासिम साहब जो हुज्जतुल इस्लाम, उसके बाद ये शायर हुआ मजमून। और उलमा ने कहा कि हमने तो सुना ही नहीं थे कभी ये बात। हमने कहा जो मसलवी मजमून पढ़ेगा वो तो फायदा रहेगा, तो मछली पढ़ते ही बड़ा वहां रूमी मुतरे कुछ ना कुछ अब कहा जा रहा है क्या क्या वहां रूमी मुतरे कहा जाता है, उनके पैर से कैसे तुम वो मुस्तफीद हो गए। जब मौलाना रूम ही कुछ नहीं, जब मौलाना रूम से भी कुछ फायदा नहीं पहुंच सकता, न मोहम्मद सुनेरी के रूम से हो सकता। महाराज दोस्तों बुजुर्गो, अल्लाह ताला ने अम्बिया अलैहिस्सलाम को गो मौजदात दिए हैं, और सबसे बड़ा मौजदा कुरान है। तमाम लोगों दावा दिया है बात को बेसि में है बेसूरत में मिश्री, इसके मिश्र एक सूर ले आओ तहदी किया है, अल्टीमेटम दिया है अल्लाह ताला ने है कि एक सूरत तुम ले आओ, छोटी सी सूरत नहीं ले आ सके। इन्ना अतैना को लिख करके टांग दिया गया वहां पर बैतुल्ला शरीफ पर, आके देखते थे वो लोग फंसी हो भरी, एक जलसे में सैकड़ों हजारों प्रचार करने वाले थे, उनको अपनी फसाहत तो बढ़ाना तो नाश था। कितना बड़ा चैलेंज है कुरान का चैलेंज था, है कि ले आओ एक सूरा ले आना हो। जाते थे देखते थे इधर उधर देखा, और कभी किसी ने कोशिश किया तो दो चार सेकंड लिख भी दिया, लिखने के बाद उन्हीं लोगों ने मलामत किया कि नाना क्या तू लिख के ले आया है, इस कुरान के बदले के मुकाबले में ये तुम्हारा कलाम क्या है। और ज्यादा बेवकूफ हो जाता था जो अच्छे खासे अकलमंद होते थे, जब अल्लाह रसूल के मुकाबले में आ जाएंगे तो बेवकूफ हो जाएंगे, उनका इल्म धरा लग जाएगा, बात नहीं कर सकते। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का मौजूदा मौजूद अब भी मौजूद है, लिखा है सारे मदारी में लिखा है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के मुकाबले में सनान से तलवार के मुकाबले में तो आ गए, लेकिन कुरान के मुकाबले में नहीं आए। हालांकि उनके लिए कुरान का मुकाबला आसान था, सनान के बराबर में तलवार के मुकाबले में कुरान का मुकाबला करते उनको ना काफी पता है तो बराबर पर, लेकिन उन्होंने समझा कि हम सनान का मुकाबला कोई करेंगे वो उसमें भी शिकत खाए बदर में और शिकत खाए, लेकिन कुरान के मुकाबले में तो आ ही नहीं है लोग, कुरान के मुकाबले में नहीं आए। तो अल्लाह ने आपको ये दीन दिया है, ये कुरान दिया है, ये किताब दिया है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की किताब खुद ऊटी तो जवाम करीम, आपको मुख्तसर कलाम में मानी को समूह देना ये हुजूर की खास खवास में से था। बड़े बड़े मानी बड़ी बड़ी कसीर मानी को मुख्तसर अल्फाज में बयान करना ये कमाल की बात समझ आती है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम खुद जान ऊटी तो जवाम करीम और कुरान के बारे में आपके कहा गया है कि जमीउल इल्म फिर कुरान लाकिन, जमीउल इल्म फिर कुरान लाकिन दकाशर अनहु अफहमु रिजाली अफहमु रिजाल आदि है, इसमें तमाम उलूम है। इल्म अव्वलीन वल आखिरीन कुरान में मौजूद है। अल्लाह हमको समझने की तौफीक दे, कितने नुक्ते हैं कुरान में अल्लाह मनी, जिसका तस्वुर भी नहीं कर सकता, कोई तस्वुर भी नहीं कर सकता। अल्लाह ताला ने अपने फजल व करम से जिन पर इन महानी को मुनकशिफ फरमाया, बहुत बड़ी नेमत है, बहुत बड़ी नेमत है। हमारे हजरत महाराज शाफर रहमान साहब तो हिंदी में भी उसकी तफसीर किया करते थे, उर्दू में नहीं, उर्दू में तो करते ही थे, हिंदी में भी तफसीर मौला अली मियां ने नकल भी किया है इसको बहुत। बहरहाल कुरान अजीब गरीब किताब है, अल्लाह ने हमको दिया है अलिफ लाम मीम लिखल किताब लाई, तो फिर कोई गलत नहीं है, कोई आदमी नहीं दावा कर सकता अमरीका का रूस का कहीं का कि हमारी किताब में कोई शक नहीं है। और मालूम है कि 10 साल के बाद नजरियात इनके बदल जाते हैं। सैयद हामिद ने जाकर वहां बयान किया था कि पहले जमाने में 100 साल के बाद नजरियात बदलते हैं, बदलते थे, मगर अब 10 साल में नजरियात बदल जाते हैं। अब मैं कहता हूं अब 10 साल ना बदलते रहते हैं, इनका कोई नजरिया ही नहीं है, جو نظریہ مخلوقات کا ہو, جیسے مخلوقات پانی, نظریات بھی پانی, روس ختم, جیسے چیزیں آئے تھے نظریات ختم ہو رہے ہی نہیں, ختم ہو رہے ہیں, اور قرآن اب بھی موجود ہے الحمدللہ, اس کے نظریات اب بھی موجود ہیں, اور انتریب اور زیادہ اپنے ماننے پر لوگوں کو مجبور کر دے گا قرآن. اللہ تعالیٰ ہم سب کو توفیق دے اس قرآن سے سمجھنے, جب علم فی القرآن لیکن تکاثر عنہ, اللہ ہم لوگوں کو قرآن پاک سے شغف پیدا فرما دے. حضرت ماں صاحب حضرت رحمان صاحب کو قرآن سے عجیب و غریب تعلق تھا, عجیب و غریب تعلق تھا, کہتے تھے میں جنت میں جاؤں گا اور حوریں آئیں گی تو میں کہوں گا دی قرآن پڑھنا کہوں نہیں جاؤ. یہ دیکھیے اب یا تو آپ دیکھیے اپنا حال دیکھیے, کتنا ہی عمدہ آپ قرآن پڑھنے میں چاہتا ہے, کوئی بات آ رہی کوئی بات چھوڑ چھا کے ادھر ہو جاتے ہیں, تو قرآن کیا ہے, تھوڑی سی کوئی چیز تھی عزت کی یا حسن کی یا کوئی آئی, قرآن آپ کو دور کر دیتا ہے یا خود آپ دور کر دیتے ہیں قرآن کو. بہر اللہ تعالیٰ ہم سب لوگوں کو قرآن پاک سے تعلق اور نسبت پیدا فرمائے جی, اسی کو میں کہہ رہا ہوں کہ اللہ تعالیٰ نے سمجھایا یہ رہتا ہے اتقوا اللہ ویعلمکم اللہ, اللہ سے ڈرو تو اللہ تم کو علم سکھائے گا. کتنی محنت ہم لوگ کر رہے ہیں, جہاں محنت کر رہے ہیں علم پڑھنے میں پڑھانے میں, یہ اللہ تعالیٰ فرما رہے ہیں کہ اگر تقوی اختیار کرو گے تو ہم علم تم کو خود سکھائے گا. اتنا اچھا حدیث پاک میں آیا ہے, نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جو شخص من علم من عمل بما علم, جس چیز کو جانا اس پر عمل کیا تو اللہ تعالیٰ نہ جانی ہوئی چیز کو اس کو علم دیں گے, ہے کہ نہیں. حدیث موجود, جو شخص ہے جانی اپنی جانی ہوئی چیز پر عمل کرے گا تو اللہ تعالیٰ نہ جانی ہوئی چیز کو اس کو دیں گے, کیونکہ یہ بھی ایک علم کا طریقہ ہے, جیسے تعلوم نے طریقہ ہے اسردہ طریقہ ہے, یہ بھی ایک طریقہ ہے کہ اللہ سے تعلق پیدا کرو. اللہ تعالیٰ اپنی نسبت سے, اپنی محبت خرچیت سے, علوم سے بھی تم کو مرسہ کرے گا ان شاء اللہ. نبی اتق اللہ ویعلمکم اللہ, اللہ تم کو علم سکھائے گا. ہم کو تو کہتے ہیں مثال کے طور پر, ہمارے حضرت حاجی امداد اللہ صاحب صلی اللہ فرماتے ہیں کہ بھائی ہم تو پڑھے لکھے نہیں ہیں, ہم کو کوئی مسئلے کی ضرورت پڑتی تھی تو ہم مولانا شیخ محمد صاحب سے پوچھ لیا کرتے تھے. مولانا شیخ محمد صاحب قطب الاقطاب تین تھے, اس میں سے ایک مولانا شیخ محمد صاحب تھے, حضرت زامین صاحب تھے, حضرت حائی صاحب تھے, مولانا شیخ محمد تھے, شیخ محمد ضبط محدث تھے, اور حضرت زامین صاحب تو شہید ہی ہو گئے. تو حضرت حائی صاحب فرماتے ہیں کہ مجھ کو کوئی ضرورت پڑتی تھی علمی تو شیخ محمد مولانا شیخ محمد صاحب پوچھے عمل کر لیتا تھا, عمل کر لیتا تھا. جب وہاں گنگوئی نے تعلق پیدا کیا اور رشید احمد گنگوئی سے کہ اب تم سے پوچھ کر کے ہم عمل کرتے رہیں گے, وہ تو پیر بھائی تھے اور یہ شاگرد تھے, لیکن علم کے لیے اپنے شاگرد کے سامنے اپنے پیر مرید کے سامنے جھکنے کے گوارا کر دیا حضرت علی صاحب نے. علم ایسی چیز ہے جو جھکا دیتی ہے, علم بڑی چیز ہے, اللہ تعالیٰ نے علم دیا ہے, جس کو علم دیا ہے اس کو بہت بڑی نعمت سے نوازا ہے, جس کو اللہ نے عالم بنایا بہت بڑی نعمت. کاش کہ ہم صحیح معنوں میں عالم ہو جائیں, جو اصول ہیں علم کے, جو آداب ہیں, جو اس کے شرائط ہیں, اس کو ہم کو پیدا کرنے کے اپنے اندر پیدا کرنے کی صحیح کرنا چاہیے. تو حضرت بھائی صاحب نے کیا کہا کہ اب تک تو پیر بھائی بھی پوچھے میں عمل کرتا تھا, اب چاہے امیر رواج میں اس الفاظ میں نہ ہو, یہ میرے الفاظ ہیں, اب تک تو میں پیر بھائی سے پوچھ پوچھ کے عمل کرتا تھا, اب اپنے مرید سے پوچھ کے عمل کروں گا, کیونکہ عمل کرنا ضروری ہے اور صحیح عمل کرنا ضروری ہے, اور صحیح علم آدمی بتا سکتا ہے اور حضرت بھائی صاحب نہیں بتا سکتے تھے. اس کے لیے بیان فراہ دیکھنے کی ضرورت تھی, اس کے لیے شامی دیکھنے کی ضرورت ہے, حضرت بھائی صاحب جب اسلائی نہیں تو کیا دیکھتے, لیکن علم جو, لیکن اس کی برکت سے کیا ہوا کہ اللہ نے ایسا علم دیا حضرت بھائی صاحب کو کہ وہاں گنگوہی اور وہاں قاسم جیسا حجت الاسلام کے سامنے جھک گیا. اور مولانا قاسم صاحب فرماتے ہیں کہ سب لوگ حضرت حائی صاحب میں ان کے عمل کی وجہ سے جاتے ہیں, میں ان کے علم کو ایسے جاتا ہوں, کیونکہ علم جو ہے علم لدنی تھا, جو کیا جو جانا اس پر عمل کیا تو اللہ نے علم ان کو دے دیا. وہ ایسا علم دیا کہ وہاں گنگوہی ہے, وہاں تھانوی ہے, وہاں حجت الاسلام, وہاں محمد حسین الہ آبادی, سب جھوٹے ان کے سامنے. عجیب حالات اللہ تعالیٰ نے دیا. اور کبھی کبھی امتحان ہی مولوی لوگ لے لیتے تھے, حضرت یہ کیا ہے آپ, ان کا مسئلہ یہ تھا کہ فقر بہتر ہے غنا سے. کبھی بیان کیا ہوگا, فقر و فاقہ بہتر ہے غنا سے. کسی نے کہا حضرت حدیث میں آیا ہے الید العلیا خیر من ید السفلى, ید العلیا کون مالدار ہاتھ ہوگا نا, دینے والا ہاتھ کون ہوگا, مالدار ہوگا, اور لینے والا کون ہوگا, غریب ہوگا. تو غریب والا جب نیچے ہے تو فقر مطلب نیچے ہے غنا سے, فقر ہاتھ نیچے ہے تو وہ فقر والا ہاتھ جو ہے وہ دینے والے ہاتھ سے نیچے ہے. معلوم کہ غنا کی فضیلت ہے فقر پر. اشکال کیا علماء نے, فرمایا کہ حضرت حضرت نے کہا ایک فوراً پردست کہا کہ جو امیر 10 روپیہ کسی فقیر کو دے رہا ہے, اس کا ہاتھ اونچا دے رہا ہے, تو فقر کی طرف وہ جا رہا ہے. چاہے کروڑپتی ہو, 10 روپیہ جو دے رہا ہے تو 10 روپیہ اپنے ہاتھ سے وہ نکال رہا ہے. تو امیر جو ہے وہ کہاں جا رہا ہے, فقیر کی طرف جا رہا ہے, اور فقیری ہاتھ جو پھیلا رہا ہے پھیلا تو وہ غنا کی طرف جا رہا ہے. اسے ثابت ہوا ہے کہ یدی علیا بہتر ہے غنا بہتر ہے فقر سے. بس علماء پھٹ گئے. دوست یہ علم ہے, علم لدنی جو کہتے ہیں کہ فقر جو ہے وہ نیچے رہتا ہے اور غنا اوپر رہتا ہے, لیکن غنا والا جو روپیہ دیتا ہے اس وقت فقر کی طرف جا رہا ہے, اور فقیر جو روپیہ لے رہا ہے وہ غنا کی طرف جا رہا ہے. اس وقت اس کی فضیلت سے بہرحال نعت اللہ صاحب رحمت اللہ علیہ تعالیٰ علم دیا. واتقوا اللہ ویعلمکم اللہ, اللہ سے ڈرو, اللہ صاحب کو علم دے گا. اس وجہ سے علماء اور طلبا کے دل میں یہ ذمہ داری ہے کہ اللہ سے ڈریں گے, اللہ کا پاس و لحاظ رکھیں گے, انشاءاللہ علم سے نوازیں گے. علم معمولی چیز نہیں ہے, مست کر دیتا ہے. ہمارے حضرت کسی بات کر رہے, مولانا ارداد علی صاحب واقعہ بیان کرتے تھے کہ 1 بجے 2 بجے رات تک مطالعہ کرتے تھے. جب کوئی مسئلہ ڈھونڈتے تھے پا جاتے تھے تو بڑے آواز لگا کے تھے. یہ بڑی نعمت ان کو مل گئی. معلوم ہوا کہ علم کا ملنا ہے یہ بھی ایک بہت بڑی بات ہے. اور جنت کے بارے میں آیا ہے, کہتے ہیں لا عین رات ولا اذن سمعت ولا خطر على قلب بشر. یہ حدیث ہے. جنت وہ ہے کہ آنکھوں نے دیکھا نہیں ہے, اس کی نعمتوں کو ایسی خوبصورتی کو حسن کو دیکھا نہیں ہے, گانوں نے ویسا گانا گانا نہیں سنا ہے, ایسے ایسے گانے ہوں گے جنت میں, اور ایسے علوم ہوں گے جس کے وہم گمان بھی نہیں ہوں گے. علوم کا بھی ذکر آیا ہے. ایسی خوبصورت چیزیں ہوں گی کہ آنکھوں نے دیکھا نہیں ہوگا, ایسے گانے اور بجانے کی چیزیں ہوں گی. وہاں جائز ہے سب, شراب ورام سب جائز ہے وہاں. وہ جتنا چاہو گانا سننا وہاں پر, صبر کرو, اس کے بعد سب گانے ہی گانا ہے. وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ نُزُلًا مِّنْ غَفُورٍ رَّحِيمٍ وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ, تمہارے نفوس جو چاہیں گے وہ تم کو سب کچھ ملے گا. وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ, جو چاہو گے وہ ملے گا. نُزُلًا مِّنْ غَفُورٍ رَّحِيمٍ, غفور رحیم کی طرف سے نزل لگا بھی ہوگا. یہ جنت کی نعمتیں ہیں جن کا ہم تصور بھی نہیں کر سکتے. لیکن اس میں یہ ہم اس پر میں نے بیان کیا کہ خوبصورت چیزیں تو دیکھے ہوں گے, خوبصورت گانے تو سنے ہوں گے. لا خطرہ لا قلب بشر, دنیا میں جن علوم کا تم کو خطرہ بھی نہیں ہوتا جنت میں وہ علوم آ جائیں گے سامنے. جس طرح حسین صورتیں آئیں گی, جیسے دلکش گانے آئیں گے, اسی طریقے عظیم اور غریب علوم و معارف آئیں گے جو دنیا میں تم کو حاصل نہیں ہوئے تھے. اس کے حدیث کا مطلب نے بیان کیا ہے. بارہ اللہ تعالیٰ کے یہاں کسی چیز کی کمی نہیں ہے. اللہ تعالیٰ ہم سب لوگوں کو حسن نیت کے ساتھ اعمال کو بجا لانا چاہیے, کوتاہی کمی ہو اعتراف کرنا چاہیے, تکبر کو نہیں کرنا چاہیے. یہ تو بالکل ظاہر ہے. ہمارے حضرت ایک بڑی خاص بات کہتے تھے کہ جتنی مرتبہ سبحان اللہ کہتے ہو 100 مرتبہ تو اتنی تو کرتے ہو, لاکھوں لاکھ سال برس سے فرشتے تمہارا اللہ کہہ رہے ہیں, تمہاری سبحان اللہ کے وقت کیا کہ تکبر تم کر رہے ہو, اللہ کو تمہارے سبحان اللہ کوئی ضرورت نہیں, وہ تو ان کی عنایت ہے کہ وہ قبول کر لیتے ہیں, ان کو سبحان اللہ کی ضرورت نہیں معلوم ہوا. کیا ہم کتنے اعمال کریں, وہ سب اعمال اللہ کے سامنے کچھ بھی نہیں ہے, وہ تو اللہ کا کرم ہے, اس پر نوازتے ہیں, اس کو قبول کر کے شرف قبولیت سے اس پر نوازتے ہیں, یہ ان کا کرم آتا ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, یہاں بیان میں فرمایا کہ کوئی شخص عمل کے ذریعے سے اپنے جنت میں نہیں جائے گا, ہے بہت مشہور حدیث ہے, کوئی شخص عمل کے ذریعے سے جنت میں نہیں جائے گا. صحابہ نے کہا یا رسول اللہ کیا آپ بھی نہیں جائیں گے؟ کہا میں بھی نہیں جاؤں گا, اللہ تعالی مد اللہ برحمتی, مگر یہ کہ اللہ تعالیٰ ڈھانپ دے اپنی رحمت سے, کبھی میں بھی رحمت دے جاؤں. یہ حضور کی ابدیت ہے, راہ کی ابدیت ہے, کہا میں بھی اللہ کے رحمتی ہی سے جاؤں گا, اپنے عمل کے ذریعے سے نہیں جاؤں گا. اس پر ایک مثال یاد آئی, بہت مشہور آیا, قائد صاحب نے بہت دیکھا اس پر. یہ ایک بزرگ تھے, وہ پہاڑ کی چوٹی پر رہتے تھے اور وہ عبادت کرتے تھے, تو ان کو ندا آئی کہ کہا جا رہا ہے کہ اس کو بندے کو میری نعمتوں کو ایسے اس کو ایسے اس کو بخش دیا جائے, یہ نعمت دیا جائے, میری رحمت سے اس کو بخش دیا جائے. تو کہا انہوں نے, ہمیں عارف نہیں تھے, عابد تھے, عارف نہیں تھے, ابھی ضرورت عبادت کے لیے معرفت بھی ہے, ورنہ آدمی عبادت پرست ہو جاتا ہے, خدا پرست نہیں رہ جاتا. ہم کو عبادت پرستی کرنا ہے, عبادت کیا ہے؟ خدا پرستی کرنا ہے, عبادت پرستی سے نکلنا ہے. جیسے بتوں کی عبادت یہ ممنوع ہے, اس لیے اپنی عبادت کی طرف توجہ, یہ بھی بت پرستی سے کم نہیں ہے, اس سے بھی آدمی دو لمبے جاتے رہ جائے گا. اس کو عابد ناپارسا کہتے ہیں, اس کو ہمارے صوفیہ کہتا ہے عابد ناپارسا, عابد تو ہے لیکن پارسا نہیں ہے, یہ بھی ویسے ہے. بہرحال وہ آدمی تھے ذاکر شاکر تھے, ان کو اطلاع ہوئی, فرشتے نے اطلاع دیا ہوگا کہ اللہ تعالیٰ نے اپنی رحمت سے اس کو بخش دیا. قاری طیب صاحب نے بڑی تفصیل سے کہیں لکھا ہے اس کو. دونوں نے کہا اچھا, اتنی ہم مشقت برداشت کر رہے ہیں, ابھی اللہ کی رحمت ہی کرامت ہو رہی ہے, ہماری مشقت عبادت نہیں. اللہ تعالیٰ نے الہام فرمایا, جیسے بھی جو چورٹ یہ ہم نے جو ہرنی جو دھرنی جو رکھ ہے, وہ جو تم کو دودھ پلاتی ہے یہاں آ کر کے, یہ کس نے مقرر کیا ہے؟ یہ جو چشمہ جو رہی جاری ہوا ہے کس نے جاری کیا ہے؟ یہ جو درخت ہے پھل ہے یہ کس نے اگایا ہے؟ ہمارا پھل کھا رہے ہو, ہمارا پانی پی رہے ہو, ہمارا دودھ کھا رہے ہو, تب تم عبادت کر رہے ہو اور کہہ رہے ہو کہ ہم اپنے مشقت کر رہے ہیں, سب سے آسانی سے رب جو نعمتیں ہم کو دیا ہے, تب ان کے سمجھ میں آیا ہے. معلوم ہوا کہ یہ بھی اللہ کی بہت بڑی عنایت ہے کہ اللہ تعالیٰ اسباب کو ایسا پیدا کر دیں کہ آدمی ہم کو کچھ کر لیں. ہمارے حضرت عائشہ فرماتے تھے, حاجی امداد اللہ صاحب, کہ ہم عبد احسانی ہیں, کتنی عمدہ بات ہے, ہم عبد احسانی ہیں, احسان جب ہوگا تو ہم بھی کچھ کریں گے, ابھی اللہ میں اگر نہ احسان کریں تو چھوٹا کہ ہم لوگ بھی بھاگ جائیں گے. حضرت حاجی امداد اللہ صاحب فرماتے تھے. بہرحال دوست بزرگ, اللہ تعالیٰ کیا بہت نعمتیں ہیں, اللہ تعالیٰ اپنے فضل و کرم سے ان نعمتوں سے اور خاص طور سے باطنی نعمتیں جو ہیں اس سے ہم سب کو نوازے. تو قرآن بہت بڑی دولت ہے, بہت بڑی نعمت ہے, کس بات میں بیان کرنا تھا اس کو. بہرحال اللہ تعالیٰ نے جو کچھ بیان کیا وقت ہو بھی گیا ہے, گرمی بھی آپ حضرات پریشان ہیں, لیکن رمضان کی ایک فضیلت ہے, اس کی اہمیت ہے, اس کو ہم کو پیش نظر رکھنے کی ضرورت ہے. اتق اللہ, اتق اللہ, اتق اللہ, واتق اللہ, واتق اللہ, ویعلمکم اللہ. جب تقوی اختیار کرو گے اللہ تعالیٰ علم دین سے, علم لدنی سے تم کو نوازیں گے. آج دادا علماء ہی کا ہے, اس بنا پر تقوی کے متعلق بھی بیان کرتا رہتا ہوں اور اس کے علاوہ بیان ہے وہ بھی کیا سکتا ہے. دیکھا ہے بعض حضرت ہمارے فرماتے تھے कि बाद लोग ऐसे बुजुर्गाधीन हुए हैं जिन लोगों ने कहा कि आवाज कहिए, आवाज कहने के लिए मेंबर पर गए और कहा इतक अयोहनास इतकुल्ला, वो उतर आए, सब लोग डर गए हुए, बड़ी आवाज हो गया अल्लाह से डरो, ये कह करके आवाज खत्म हो गया। मालूम हुआ कि तकवा की बड़ी हैसियत है, अल्लाह ताला हम तुमको लिबास तकवा से आराधा फरमाए और मुजयन फरमाए, हमारे कुलूब की इसलाह फरमाए, बहुत जरूरत है बड़े साहब कुलूब की इसलाह, अपनी मार्फत पैदा करो, मन आरफा नफ्स हो आरफा रब हो, जो अपने नफ्स को पहचानेगा वही अपने रब को पहचानेगा, जो सब पहचानेगा अपने रब को आजदी के साथ तो अल्लाह को पहुंचाएगा कुदरत और कुवत के साथ, मन अरफ नफ्स बिल जहले अरफ रहू बिल इल्म, जो शाह अपने नफ्स को जहल के साथ पहचानेगा जाहिल है मैं, अल्लाह ताला को इल्म के साथ पहचानेगा, जब पहचानेगा अल्लाह इल्म से उसको नवाज भी देंगे। आज ये है कि किब्र में है, अनानियत है, सुबह भी हमने कुछ बयान किया था, उन चीजों को पेश नजर रखना है कि आलिम के अंदर क्या खसार होनी चाहिए, कौन सी ऐसी खसूसियात हैं जिसके बारे में अल्लाह ताला ने उलमा को इतना बड़ा दर्जा दिया है, उन खसूसियात को मालूम करने की जरूरत है। इमाम बुखारी ने बहुत कुछ लिखा है, अदबुल मुफरद खुद मुस्की की किताब है, उसको पढ़ने की जरूरत है। और सबसे बड़ी बात है अगर हम इरादा करेंगे इस्लाह की, अल्लाह ताला इस्लाह करेगा, अल्लाह ताला युसर पैदा फरमाएगा, आसानियां पैदा फरमाएंगे, रब यस्सिर वला तुअस्सिर वतम्मिल खैर, अल्लाह ताला आसान फरमा दे, हमारा चलना हमारा फिरना खाना और पीना सब आसान फरमा दे। मैं बस करता हूँ, अल्लाह ताला मुझे भी अमल की तौफीक दे, माफ अल्लाह जो भी आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। इबादत के बारे में नहीं कहता इसलिए कि माशाल्लाह इबादत तो कर ही रहे हैं आप, इबादत बहुत है, कुछ हमको भी बख्श दिया कीजिए आप लोग, हम बीमार को चल रहे हैं लेकिन आप यहाँ आते हैं तो ठीक हो जाते हैं, बस इतना ही है कि बीमारी भी रहता हूँ, ये आता हूँ बिल्कुल अल्लाह ताला की तरफ से होता है, इस बिना पर उसके लिए जो इबादत कर रहे हैं उसमें खुलूस पैदा की जरूरत है, उसमें हुस्न नियत पैदा करने की जरूरत है, दुआ करने की जरूरत है कि अल्लाह ताला ये इबादत को कबूल फरमाए और हमारा यहाँ क़याम इसको भी अल्लाह कबूल फरमाए। ये इज्तिमा जो है ये बहुत बड़ी बात है, इस इज्तिमा के मुतल्लिक कहा जा सकता है वजबत मोहब्बती लिल मुतहाब्बीन फिया वलिल मुतजालिसीन फिया वलिल मुतबादिरीन फिया वलिल मुतजाबिरीन फिया, मेरी मोहब्बत उन लोगों की लाजिम हो गई जो मेरे लिए एक जगह जमा होते हैं, चारों इसी की जगह मजमून है वो वजबत मोहब्बती लिल मुतजालिसीन फिया, मेरी मोहब्बत उन लोगों के लिए लाजिम हो गया, कोई देखिए अरब से आया है, कोई मदीने से आया है, कोई लंदन से आया है, कोई ये है, सिर्फ अल्लाह के नाम पर, अल्लाह का नाम ऐसा है उसके अंदर ऐसी असरात है कि अल्लाह के नाम से आदमी मायल होता है, इलाह के मानी यही है कि उसकी तरफ आदमी राजिब होता है, मुस्तरिब होता है, तो अल्लाह के नाम ही में है। एक बार तो जा रहे थे एक सफर में तो अब्दुल्ला भी थे, अब्दुल्ला जी एक साथी था तो बयान करने तालबिल था लेकिन फारिग था, तो जिक्र करने लगा अल्लाह का, अल्लाह ताला का जिक्र, अल्लाह वहदानियत का इसका, तो बगल में सब दूसरे किसी मिले थे गैर मुस्लिम लोग थे, अच्छे लोग थे, आ गए, हम लोगों ने कहा अच्छा आप लोग आ गए, कहा जहाँ अल्लाह का जिक्र हो आना है, गैर मुस्लिम थे, अल्लाह का जिक्र वो खुद कशिश करता है, आप अल्लाह का जिक्र कर रहे थे तो हम यहाँ आ गए, तो हम लोग भी जरा काजे से अल्लाह का जिक्र करें, इंशाअल्लाह उसके कोई जो बरकत आएंगे अनवार और बरकत आएंगे, अल्लाह ताला हम सबको इस तौफीक दे, वो आपको दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन, दुआ करते हैं اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب اللهم إني أسألك خير هذا الشهر فتحه نشره ونوره وبركته وهداه اللهم اجعل القرآن ربيع قلبي وجلاء حزني وذهاب همي اللہ تعالیٰ قرآن پاک کی اور رمضان شریف کی اور اس کے سیان کی قدر کرنے کی توفیق عطا فرمائے اللہ جو ہم لوگ اس نسبت پر جمع ہوئے ہیں کوئی نہ کاروباری نہ رشتے داری کوئی رشتہ نہیں سوائے سے کہ آپ کی بنا پر یہ حضرات جمع ہوئے ہیں. اللہ ان سب کو اپنی محبت سے نسبت سے سب فراہم فرما دے. سب سے بڑی دعا یہی ہے, کاروبار بھی بہت کچھ ہے دنیا میں سب کچھ ہے, لیکن یہ چیز جو اللہ کی نسبت دنیا میں ملتی ہے یہ اس سے بڑھ کے کوئی قیمتی چیز نہیں ہے. اللہ مجل بلو قلبی فیض گائے اللہ, یا اللہ اپنے فضل و کرم سے یوسر و معافات عطا فرمائے, دینی اور دنیا ہر کسی کے آنکھیں عطا فرمائے. اللہ میری اصل کر یوسر و معافات بھی دنیا میں آخر, اس کی دعا بہت کرنا چاہیے. اللہ تعالیٰ ہم سب کو اس کی توفیق فرما دے. نبی اکرم صلی اللہ علیہ وسلم کے فعل میں, تمام صحابہ کرام قرآن اعظم کے طفیل میں, اللہ تعالیٰ ہم سب لوگوں کی اس اکٹھے ہونے کو بھی قبول فرمائے, اس سننے سنانے کو بھی قبول فرمائے, اور اللہ تعالیٰ جو کچھ ہم ذکر شکل کر رہے ہیں ٹوٹے پھوٹے الفاظ میں جو بھی یہ آپ کا فضل ہے جو ہم کر رہے ہیں اس کو اپنے فضل ہی سے اس کو قبول بھی فرمائیے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.